Bye. बदरअली म्युजिक प्रणालीको उत्कृष्ट प्रस्तुति अमन खनालको उत्कृष्ट लय सिर्जना अनि म्युजिक अरेन्जमा प्रेम घिमिरेको आवाज अनि महेन्द्र विशीको शब्द रचनामा गीति संग्रह अरहाजी सुब्बा देउराली सीआरबीटी नम्बर 01600 29340 01600 29340 पीआरबीटी नम्बर 6053 60 59 60 53 60 59 सीआरबीटी पीआरबीटी राख्न अनि सुन्न नबिर्सन होला गीति संग्रह अरहाची सुपा देउराली